جہان میں لیکن قدیم اور بھی دیکھے جہان میں لیکن ہماری دوڑ فقط تیرے آستان تک ہے سائے میں تمہارے ہیں قسمت یہ ہماری ہے سائے میں تمہارے ہیں قسمت یہ ہماری ہے سائے میں تمہارے ہیں قسمت یہ ہماری ہے سائے میں تمہارے ہیں قسمت یہ قربان دلو جانم قربان دلو جانم کیا شان تمہاری ہے قربان دلو جانم کیا شان تمہاری ہے اب سارے میں تمہارے قسمت یہ ہماری ہے ہماری ہے قربان دلو جانم قربان دلو جانم کیا شان تمہاری ہے قربان دلو جانم کیا شان تمہاری ہے نقشہ تیرا دل کش ہے صورت تیری پیاری ہے صورت تیری پیاری ہے نقشہ تیرا دلکش ہے صورت تیری پیاری ہے جس نے تجھے دیکھا ہے جس نے تجھے دیکھا ہے سو جان سے واری ہے جس نے تجھے دیکھا ہے سو جان سے واری ہے جس نے تجھے دیکھا ہے سو جان سے واری ہے اور کیا پیش کرے تم کو کیا چیز ہماری ہے پیش کرے تم کو کیا پیش کرے تم کو کیا چیز ہماری ہے اور کیا پیش کرے تم کو کیا چیز ہماری یہ دل بھی تمہارا ہے یہ جان بھی تمہاری ہے یہ دل بھی تمہارا ہے یہ جان بھی تمہاری ہے یہ دل بھی تمہارا ہے پیش کرے تم کو کیا چیز ہماری ہے پیش کرے تم کو तुम्हारा है, ये दिल भी तुम्हारा है, ये जान भी तुम्हारी है, ये दिल भी तुम्हारा है, ये जान भी तुम्हारी है। और पीने को तो पी लूंगा पर शर्त जरा सी है, शर्त जरा सी है। अजमेर का साथी हो, अजमेर का साथी हो, बगदाद का पैमाना, अजमेर का साथी हो, बगदाद का पैमाना। और पीने को तो पी लूं पर शर्त जरा सी है, पीने को तो पी लूंगा पर शर्त जरा सी है, पीने को तो पी लूंगा पर शर्त जरा सी है। अजमेर का साकी हो, अजमेर का साकी हो, बगदाद का पैमाना, अजमेर का साकी हो, बगदाद का पैमाना, अजमेर का साकी हो, बगदाद का पैमाना। ओ तस्वीर तेरी हम उतारी है, सो आई में तोड़े हैं, तब दिल में उतारी है, सो आई में तोड़े हैं, तब दिल में उतारी है। अब गोलाख बुरा हूं मैं, कहलाता तुम्हारा हूं, नजर करम कर दो, एक नजर करम कर दो, क्या शान तुम्हारी है, एक नजर करम कर दो।